गीत राखेको छु नि हजुरबा, कति गराउनु भएको उहाँ कति गर्यो भने मेरो साथी तपाईँको नाति नातिनाहरूलाई स्वागत गर्नुहोस्। हजुर नमस्कार नमस्कार नमस्कार सबैजनालाई है। चौतारीमा टुप्लुक्क आइपुग्यो, हेर्नु उतापट्टि नाति पनि मसक्क मस्किरहेको छ, रात नातिलाई नदेखाएको मैले, फेरि रात नाति टुप्लुक्क पनि आइपुग्नु भएको छ, रात नाति पनि। अब यी दुईजना यतापट्टि छन् क्या अरे, हजुरबा छँदै छन् राजन नाति, सबैजनालाई नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीमा के कसो नाति, सही हो कुरा। प्रत्येक आइतबार दिउँसो 1 बजेको अर्पण खबरपछि लगभग 2 बजेसम्म रहन्छौँ हामी तपाईँको माझमा रहेर, तपाईँलाई उखान टुक्का सोध्नेछौँ। तपाईँले उखान टुक्काको सही जवाब दिनुभयो भने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कार पनि रहेको छ, मनकामना फेन्सी स्टोर्सबाट पुरस्कारको व्यवस्था रहेको छ भने 0556363332 अनि 0556363333 बाटो हुँदै आउनुपर्छ। यति बेला कोही साथी आउनुभएको इसारा पाएको छु, पाएका छौँ भन्नुपर्छ हजुर। एकदमै ल हजुर नमस्कार नमस्कार नमस्कार, कहाँदेखिको बोल्नुभयो हजुर? हजुरबा, मैले हजुरबालाई यसो के छ गर्मीमा भनेर आउँदैछु वीरेन्द्रनगरबाट। ल वीरेन्द्रनगर भनेपछि पक्कै पनि यो हाम्रो भानु नाति हो है। हजुर, अनि के छ नाति नाति खबर? अब यी गर्मीलाई पाक्दैछ कान्छो, अब के गर्ने, अब गर्मी धेरै छन्, अब गर्मी बढ्दै गयो, अब मर्ने बेलामा हरियो काँक्रो भने जस्तो भइसक्यो। ल फेरि उखान हालिहाल्नुहुन्छ हजुरबा कति बाट। भानुजी नयाँ नौलो सबै उस्तै त होला के अरे है? खासै यस्तै हो, गर्मी गर्मी हो के अरे सबैतिर, नयाँ नौलो त्यही छ। अब कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा उखान राखिहाल्ने है त। हुन्छ। कुरा गर्छ जेठी पछाडिको भाग अगाडिको भाग के होला? हजुर फेरि भन्नु त। कुरा गर्छ जेठी मान्छे हेर्दा केटाकेटी कुरा गर्छ देखि, मान्छे हेर्दा केटाकेटी कुरा गर्छन् जेठी। फिनल जवाब हो नातिको? हजुर यही नै हो। ल कम्प्युटरलाई सोधौँ है त जवाब, कति जान्ने हुन् मेरो नाति, टक्क लाएर मिलाएको छ नि त फेरि है नाति। सही हो कुरो। ल बिस्तारै जानु पर्ला अब है, अब गर्मी पनि छ, छाता बोका कान्छु, छाता टक्क ओढेर हिँड है त। ल बिस्तारै जाऊ है, ल बिस्तारै जाऊ कान्छु बिस्तारी। भानु नाति आउनु भएको थियो वीरेन्द्रनगरदेखि, तपाईँ पनि आउन चाहनुहुन्छ भने 0556363332 अनि 33 बाटो भएर आउन सक्नुहुन्छ। र मनकामना फेन्सी स्टोर्सको तर्फबाट एउटा आकर्षक पुरस्कार पनि तपाईँले दिन सक्नुहुन्छ क्या अरे, उखान टुक्क राम्रोसँग मिलाउने साथीहरू मध्येबाट मेरो नाता अनि नातिना आउन सक्नुहुन्छ क्या अरे, 0556363332 अनि 33 बाटो भएर मनकामना फेन्सी स्टोर रत्नगर हाई स्कुल मा चाहिँ रहेको छ। यदि तपाईँलाई स्कुल कलेज बोर्डिङका सम्पूर्ण जुत्ता चप्पल चाहिएको छ भने त्यसै गरी अर्डर अनुसारको साउनहरू पनि टिपाउन सक्नुहुन्छ। तपाईँले विदेशमा स्वदेशमा बनेका कपडाहरू, फेसन अनुसारको कपडाहरू तपाईँले भने बमोजिमै पाइन्छन्। स्काई सुज, डियर बिएफ हिल सुज, शिखर सुज, मकालु फुटवेयर, सबै किसिमको जुत्ताहरू पाइन्छन्। मकालु होइन, यसै गरी कोरियन पनि पाइन्छ, थाइल्यान्डमा बनेको जुत्ता चप्पल पनि पाइन्छ, सबै ब्रान्डको जुत्ता चप्पल पाइन्छ मनकामना फेन्सी स्टोरमा। सम्झाउनु होला क्या अरे, प्रोप्राइटर हुनुहुन्छ आउँदै रमेश लोहनी नाति, फोन नम्बर चाहिँ मेरो नातिले भन्छ ल, भन्नु पऱ्यो नाति ल। फोन नम्बर रहेको छ 0556563357 र मोबाइल नम्बर रहेको छ 98454439। यो दुईवटा टेलिफोन र मोबाइलमा फोन गर्नुहोस् र तपाईँलाई आवश्यक परेका ब्रान्डेड जुत्ता चप्पल हरेक कुराको अर्डर गर्न सक्नुहुन्छ। प्रोप्राइटर हुनुहुन्छ रमेश लोहनी। र कार्यक्रम अर्पणको चौतारीमा हामी रमाइलो कुराकानी गर्छौँ, मेरो नाता नातिनी सबैजनासँग रमाइलो कुराकानी। मरिलानु के छ र गर्मी छ तरै पनि यो चौतारीमा बस्यो भने अलिकति पनि हल्का शीतल हुन्छ। यो चौतारीमा फेरि मिठो मिठो गीत पनि बस्छ क्या नाति। अन्त एकैछिन हामी गीत सुन्छौँ, गीतपछि पुनः हामी आउँछौँ क्या अरे।

यसो तपाईँ बाहिर निस्किनु भयो भने चौतारीसम्म आउनुहोस्, रमाइलो कुराकानी हुन्छ। अब मरिलानु के छ र हजुरबा बुवासँग पनि बोल्न पाइने भयो, यसो हावा पनि खान पाइने भयो, तपाईँ आउन सक्नुहुन्छ। क्या अरे दुईवटा गोरेटो भएर 056 533 332 अनि 563 333 को बाटो भएर आउनुहोला कार्यक्रम अर्पणको चौतारीमा। हामी अर्को एउटा गीत सुन्छौँ क्या अरे नाति, केही बेर अगाडि बजेको भएको पनि निकै राम्रो लागेको थियो हजुरबा, अब फेरि पनि सुन्नुपर्छ रेलै घुमेर। रेलै घुमेर गयो बहिनीको आधी उमेर, निकै राम्रो यो गीत चाहिँ हामीले सुन्यौँ, तपाईँलाई कस्तो लाग्यो? ए राजु नाति, कता लुकेको भने यो गर्मीको बेला यसो थारेतिर लुक्न गइहाल्ने कि फेरि फेरि है, कस्तो लाग्यो गीत? गीत त खतरै हो नि, राजलाई पनि राम्रो लाग्यो, राजको नि आधी उमेर गएको जस्तो कुरो चाहिँ भइरहेछ यहाँ। खोइ अब हजुरबाले आजसम्म बुहारी खोज्दैनन् भनेर भनिरहेछ राजले। ओहो हो, भनेपछि ढिलो भइसक्यो मेरो नातिलाई, अब पहिल्यै भन्नु पर्दैन त ल न हजुर बुवा, यसरी चिन हेरिदिनु पर्यो, मेरो पनि बिहे गरिदिनु पर्यो भने भयो, मैले टक्क लाएर खोदिन्थ्यो नि त फेरि। तपाईँले कुरो नबुझेको हो नि हजुरबा, अस्ति न तपाईँबाट आएर राजले भन्दै थियो मलाई बाबाको बुवाको सबै त्यो प्यान्ट पनि मिल्छ हजुर जुत्ता पनि मिल्छ भनेर त भनेर अस्ति नै सङ्केत गरिसक्यो अनि ए भनेपछि अस्ति भनेर मैले बिर्सिया जस्तो भयो नि त उसो है। ल हेर्नुहोस् त, अब केही छैन राजनाति, ढुक्क भएर बस्छ आज यो कार्यक्रम सकिनेछ, जाने है त उसो भए ल, चिन हेर्नु पनि जाने, अब बुहारी नानी हेर्नु पनि जाने है। अब जेठ लागिसक्यो, अब लगन कहिले हो कहिले? अब आउँछ मुखले आउँछ नि त घाम चाहिँ हो किन आज हो, बिस्तारै अब दिन भनेको अब आज भनेको भोलि भनेको बिस्तारै आइहाल्छ नि, आउँदैन त हजुरबाबु? राजले त अब चाँडै नै जानुपर्छ भनेर चाहिँ बिदा माग्नु लगाइसकेको छ है, अब के गर्ने हो अब? अब बिदा माग्ने हो त भने अहिले नै अब बिस्तारै जानुपर्छ हो त भने, कति बज्यो भने अब समय पनि थाहै भएन मलाई चाहिँ, हेरेर कान्छु कति बज्यो, घडी हेरेर त कान्छु घडी हेरेर ल, चौतारी मिनट गइसक्यो हजुरबा, यो चौतारीबाट उठ्नुपर्छ होला नि त अब होइन हो हजुरबाबु। अनि कार्यक्रम अर्पणको चौतारीलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। 1:40 गाहन ग्यारेको 10 मिनट मैले फास्ट भन्दै जबरजस्ती पेलेको हजुरबुवाले चाहिँ यो टाइम हेर्न जान्थ्यो कि जान्दैन रहेछ भनेर चेक गरे जस्तो लागिहाल्थ्यो मलाई पनि। अब हजुरबुवा बुढो भयो भने चलाक चाहिँ नाता नातिनी हो त, अब चलाक भएन भने फेरि अब नातिहरूले फेरि टाउकाउँ टेक्न भने के गर्नु, लट्ठी त बजार्नै पर्यो नि, फेरि राम्रो ठाउँ पढाउनु पर्यो है त, होइन हजुरबाले आवाज मात्रै बजारे नै पुग्छ हजुरबा, त्यो त हो, फेरि आवाज मात्रै बजार पुगेन भने अब यो सिक्कड रहेछ नि, फेरि यसले तिरिक्क हानेपछि पिसाब कुस्किने भने नाताकै आउँछ नि फेरि, होइन 056-35-38-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुन्छ नि। क्या अरे रमाइलो कुराकानी पनि हुन्छ, मनकान फेन्सिसको तर्फबाट एउटा पुरस्कार पनि जित्न सक्नुहुन्छ कि कसो नाति कहाँबाट रे हजुरबा पुरस्कार जित्ने मनकामना फेन्सी स्टोर्सबाट सामान के पाइन्छ भनिदिनु पर्यो हजुर, सामान त्यहाँ के पाइन्छ भन्दाखेरिमा बोर्डिङ स्कुलका जुत्ता चप्पल, त्यसपछि स्वदेशमा विदेशमा बनेको रेडिमेड कपडाहरू पनि पाइन्छ, फेसन अनुसारको कपडा पनि पाइन्छ, र नाति यता सुन ध्यान दिएर सुनिरहेको छु कि भाग्न भाग्न खोजिया जस्तो लाग्यो मलाई, ए गर्मीको बेला छ पानी खानु त पर्छ हेर, पानी फेरि 1 लिटर 2 लिटर खानुपर्छ जति सक्छ खानुपर्छ गर्मीको बेला भनेर भन्यो भने फेरि पेटै फुनि गरी पानी खान्छ हुँदैन, टाइम मिलाएर खानुपर्छ है नाति है, ए हजुरबाले भन्दा म पौडी खेल्न गएको बेलाको कुरो याद आ, ए त्यही त नि फेरि त्यो बेलामा मैले नदेखा भए मेरो नाति गइसके कहाँ भन्दाखेरि कहाँ गइसकेर कान्छु पौडी खेल्न खोलातिर गइसक्यो, त्यही त नि फेरि अर्कै सोच्ला भने यसो नुहान चेक गरिसकेको थियो कान्छुको, अनि त्यसपछि स्काई सुज डियर के डियर हिल सुज अनि त्यही त हो एकदमै अनि शिखर सुज मकालो पुर्वेर कोरियन थाइल्यान्ड सबै जुत्ता चप्पल पाइन्छ हेर, नाम पनि कस्तो कस्तो हुन्, कोरियामा बनायो भएर कोरियन भन्यो होला पक्कै पनि, होइन थाइल्यान्डमा बनायो भएर थाइल्यान्डी बनायो कि जस्तो लाग्यो मलाई हेर, त्यसरी भन्नुभन्दा पनि हजुरबा ब्रान्डेड भन्नु क्या ब्रान्डेड, ए भनेपछि ब्रान्डेड जुत्ता चप्पल त्यसपछि फेसन अनुसार कपडा चाहिन्छ भने सम्पर्कै गर्नुपर्ने ठाउँ एकपटक जानै पर्ने ठाउँ मनकामना फेन्सी स्टोर रत्नगरदेखि हाई स्कुल भने मिल्छ कि मिल्दैन फोन नम्बर रहेको छ 056-5-62-357 यो मोबाइल नम्बर पनि छ, मोबाइल भन्छ कि मोबाइल भन्छ मोबाइल नम्बर, फेरि मोबाइल भन्दाखेरि म पनि नम्बर भन्छु फेरि है, अब यो बुढेसकाल लागेको छ आँखा नदेख्ला तर पनि मिलाउने कोसिस गर्छ है त सम्झिन्छ है त म 98-4-50-44-399 जस्तो लागेको आन्छु मिल्यो त्यही हो हजुरबा त्यही हो, र उसो एकपटक फेरि भन्छु मोबाइल नम्बर 98-4-50-44-399 प्रोप्राइटर चाहिँ हाम्रो रमेश लोहनी नाति हुनुहुन्छ मनकामना फेन्सी स्टोर रत्नगर 2 हाई स्कुल रुममा रहेको छ, एकपटक तपाईँ पनि जानुहोस्, म त अब गएर आइसकेँ, अब मेरो नातिलाई पनि एउटा जुत्ता किनिदिएको छु क्या अरे कि कसो नाति मकालो फुट्यो यो गाडी पनि मकालो हुन्छ मकालो फुट्यो भने मकालोतिर बनायो भनेर के खान्छु होइन हजुरबा मकालो जस्तो कुद्छ यो जुत्ता नि त्यस्तै कुद्छ भनेको हजुरबा भनेपछि हिँड्नु पनि नपर्ने सर त कुद्ने खालको जुत्ता होइन भनेको जति टाढासम्म पुगे पनि च्यातिँदैन भने ए त्यस्तो म त फेरि टक्क जुत्ता लगाउने साथ मोटर के भन्छ यो मकालो बस जस्तै तिहाँ लाँदै कुद्ने हो कि भन्थाने नि त फेरि अब के गर्ने हाम्रो पालो यस्तो यस्तो जुत्ता चप्पल थिएन नि कान्छु के गर्ने हाम्रो यो भर्लाको टाटा भन्छन् कि यो चप्पल नपाएर यो टाटा बनाएर चाहिँ होइन गाउँ यो के भन्छ यो वनतिर गएर चाहिँ भोर्लाको टाटाको चप्पल लाने यस्तो मजाको हुन्छ कान्छ हेर के यो बजारमा अब जुत्ता चप्पल के हो हाम्रो पालामा त्यस्तो चप्पल लाएर पनि बस्यो हेर त्यसैले घरेलु उत्पादन हजुर त्यही त घरेलु उत्पादन एकदमै राम्रो हुन्छ नि कान्छ हो होइन र मेरो कान्छेले लागेको लाएन रे साथी मैले ल्याइदिए जस्तो लाग्थ्यो नि पालामा त डेङ्गु सिङ्गो लगाएको मान्छेले के भोर्लेको टाटा साटा त्यो पनि हो ल एउटा गीत सुनाउँ फेरि है ल ल अल्लाह रे नानी के सी मल्लव नई बेसी ना मिलो राजको पनि के कुरा गर्ने खै, अब जाने बेलामा चाहिँ टेलिफोन बनेको छ भनेर भन्छ। सुरुमा एकजना साथीलाई मात्रै लिन पायौँ, त्यसपछि भने हाम्रो यहाँ प्रविधिमा केही गडबडी भएर अरू साथीहरूलाई लिन पाएनौँ। हामीले चाहिँ भन्नलाई बिचमा नम्बर भने थियौँ, समस्या आएकै थियो, बनिहाल्थ्यो कि भनेर भनिहालेको होइन, अलिकति बनेनन्, अब बिस्तारै बन्दै पनि छ, बनिसक्यो होइन, अब कार्यक्रमको निर्धारित समय पनि सकिसक्यो, मेरो नाता नातिनी अब त्यो टाइममा अब यो फोन गर्ने अब के हुन्छ, ट्राई चाहिँ नगर्नुहोस्, अब अर्को हप्ता ट्राई गर्नुहोस्, टक्क फोन राख्छन् क्यारे के कसो नाति। सही हो कुरा हजुरबा, हजुरबाले गरेको कुरा सोरै आन सही हो हजुरबा है। अब बिस्तारै बिदा माग्नु पर्ने हो, अब छुट्टिनु पर्छ हजुरबा। ल उसो है, अब छुट्टिनु, आज एकजना नाति मात्रै आउनु भएको थियो क्यारे है, यो भानु नाति आउनु भएको थियो विजयनगरतिरबाट, उखान टुक्क मिलाउनु भएको थियो, भाषण देखान्छ टक्कै मिलाउनु भएको हजुर, टक्कै भनेपछि सो त विजेता बन्नु भयो आज होइन। अन्त भानु नातिलाई धेरै धेरै बधाई छ, मलाई कारण फ्यान्स स्टोर्सको तर्फबाट एउटा आकर्षक पुरस्कार तपाईँले जित्नु भएको छ, यो पुरस्कार लिनको लागि चाहिँ के गर्नुपर्छ ल नाति भनिदेऊ ल। थाहा पाएर पनि थाहा नपाएको जस्तो कुरो नगर्नु हजुरबा, नाति हुँदै हजुरबालाई के को दोष भने के हुन्छ यो, किन दुःख भनेर नि त फेरि मेरो नातिले एकदमै माया गर्छन् हजुरबालाई होइन, त्यही भएर दुःख हुन्छ त हजुरबा भनिदिनुहोस् ल। उसो म मै भनिदिन्छु ल, तिमी पनि सुन है त, आफ्नो परिचय पत्र भन्छन् क्या, यो आइडेन्टिटी कार्ड इङ्ग्लिसमा, यो फोटोकपीको खोप आइडेन्टिटी कार्डको फोटोकपी लिएर आउनुहोस्, त्यसपछि एक हप्ताभित्रमा रेडियो अर्पणको कार्यालयमा यो अफिस टाइममा आउनुहोस्, अफिसको समयमा, अनि त्यसपछि मनोकामना फ्यान्स स्टोर्सबाट पाउने पुरस्कार चाहिँ तपाईँले लिनुहोला कि कस्तो कान्छ हो। एक हप्ताभित्र आउनुपर्छ होइन हजुरबा पुरस्कार लिन, एकदमै एकदमै एक हप्ताभित्र चाहिँ तुप्लुक्क लगाएर रेडियो अर्पणको कार्यालयमा आइपुग्नु पर्यो, त्यसपछि पुरस्कार लिएर जानु पर्यो। उहाँले कहाँबाट जित्नुभएको रे पुरस्कार हजुर? मनोकामना फ्यान्स स्टोरबाट, कार्यक्रम अर्पणको चौतारीमा आउनुभएको थियो, उखान टुक्क टक्क मिलाउनु भएको थियो, अब यो श्रोता विजेता एकजना मात्रै नाति थियो नि त हजुर होइन। हजुर अब भने कार्यक्रम अर्पणको चौतारीबाट बिदा लिनुपर्ने समय भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै रेडियो अर्पण.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दछौँ। पुरस्कारको व्यवस्था गरिदिने मनकामना फ्यान्सी स्टोर्सप्रति पनि आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म हजुरबा दुई एकै साथ छुट्टिन्छौँ। होस् त नमस्कार। मेरा भैँसा त्यो सिमली छायामा बसी हरिया लामो सास फेरे तू मेरा भैँसा त्यो असी दुख छोरा छोरी पाले ताले यही भाइको भरमा छोरी पाले पाले यही भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुको यो सर्वहारा छातुको कोसेली फुलायो को जीवको सारा टाढामा पसिना सुकायो सिमली छायामा बसी हरिया थामु सास्केको तू मेरा भैँसा त्यो असी ठन्डा दुःख